आउनु पर्थ्यो भाइ त लिनै नाइ खै कसरी जान्छौ भाइ त लिनै नाइ खै कसरी जान्छौ भाइ त लिनै नाइ खै कसरी जान्छौ भाइ त Thank you. सँग बिगार्यो जान्छौ जान्यौ माइत प्यारी बिचार के गर्यौ जान्छौ जान्यौ माइत प्यारी बिचार के गर्यौ जान्छौ जान्यौ माइत प्यारी बिचार के गर्यौ यता पढी काम छ प्यारे चित्तै फर्किआऊ यता